आइना मा अहिले छुट्टी पाइन नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको सम्पूर्णमा शुभकामना सँगै सुपा देउराली म्युजिक प्रालीको प्रस्तुतिमा विक्रम कुवरको दशैं तिहारको कोसेली दशैंमा आउला भनेको विक्रम कुवर र विष्णु पौडेल शब्द सिर्जना देवेन्द्र अधिकारी र मनोज बिक लय सिर्जना अर्पण सुरेश विशेष सहयोगी नारायण महत एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9894044000 सुपा देउराली म्युजिक प्राली मार्फत सर्वत्र बजारमा उपलब्ध छ विक्रम कुवरको दशैं तिहारको कोसेली दशैंमा आउला भनेको